نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 301، آیت نمبر 1 سے 50، سورة مرسلات. لیسن نمبر 301، آیت نمبر 1 to 50، سورة مرسلات. سورة مرسلات ترتیب کے اعتبار سے 77 یعنی 77 نمبر کی صورت ہے. دو رکوع ہیں، 50 آیات ہیں. 181 یعنی 181 کلمات اور 846 846 حروف ہیں. مکی صورت ہے اور مکی صورتوں میں اس کا نمبر 33 یعنی 33 ہے. اس صورت کا بنیادی مضمون آخرت ہے، قیامت. اللہ تعالیٰ نے کچھ قسمیں کھا کر قیامت کے آنے کا یقین دلایا اور قیامت کے دن کیا کچھ ہونے والا ہے. بہت ہی دل کو چھو لینے والا انداز ہے اس سورت کا. شرط یہ ہے کہ انسان دل کے ساتھ سنے. اور لفظ مرسلات مرسلتن کی جمع ہے، را سین لام اس کا روٹ ہے، بھیجی ہوئی، جیسے مراسلہ، مرسل، رسول، رسالت، یہ سب اسی ایک روٹ کے ساتھ ہیں. دیکھیں گے اس صورت میں ہمارے لیے عمل کی کیا باتیں ہیں. بسم اللہ الرحمن الرحیم. والمرسلات عرفا، ان ہواؤں کی قسم جو دھیرے دھیرے چلتی ہیں. عرفا کا لفظ عین رافا سے ہے. عرف پے در پے کے معنوں میں بھی آتا ہے، اور ٹھہر ٹھہر کر کسی چیز کا آنا، آہستہ آہستہ چلنے والی ہوائیں یا تیز چلنے والی ہوائیں، کیونکہ کبھی ہوا تیز چلتی ہے اور کبھی آہستہ چلتی ہے. محسوس کریں، اللہ تعالیٰ ہواؤں کی قسم کھاتے ہیں کہ جو دھیرے دھیرے چلتی ہیں. فل عاصفات عصفا، پھر زور پکڑ کر جھکڑ بن جاتی ہیں. آندھی طوفان کی صورت میں عین سواد فا سے ہے، عاصفتن کی جمع یعنی طوفانی ہواؤں کی طرف اشارہ ہے. عصفا بھی اسی لفظ سے ہے، یعنی کبھی ہوائیں آہستہ چلتی ہیں، کبھی تیز چلتی ہیں، اتنی تیز کہ ایسے لگتا ہے کہ چیزیں اپنی جگہ سے اڑ جائیں گی. ون ناشرات نشرا، اور پھر بادلوں کو اٹھا کر پھیلا دیتی ہیں. نشر سے نون شین را، یعنی وہ ہوائیں جب چلتی ہیں تو اپنے سے کئی گنا بڑے بادلوں کو اٹھا اٹھا کر ایک جگہ سے دوسری جگہ کر دیتی ہیں. دیکھا کبھی یہ منظر؟ کھڑکی کھول کے ہی دیکھ لیں. آج کل تو جو ہوائیں چل رہی ہیں، ایسے لگتا ہے کہ درخت اگر بہت مضبوط بنیادوں پہ کھڑے نہ ہوتے تو واقعی کب کے اڑ چکے ہوتے. کہیں بادلوں کو اڑاتے ہوئے کبھی ہواؤں کو دیکھا کریں. میں آتے ہوئے بھی آسمان کو غور سے دیکھ رہی تھی تو واقعی ایسے لگ رہا تھا کہ اوپر پنکھے چل رہے ہیں اور جس کی وجہ سے بادل جو ہیں وہ ایک خاص رخ پہ چل رہے ہیں. فالفارقات فرقا، پھر انہیں پھاڑ کر جدا کر دیتی ہیں، یعنی بادل پہلے تو اڑتے رہتے ہیں اور پھر وہ جو پورے کلاؤڈس ہوتے ہیں وہ چھوٹی چھوٹی ٹکڑیوں میں بدل جاتے ہیں. اب یہ پانچ آیتیں جس کے اندر پانچ قسمیں ہیں، اس کی چار مختلف تفسیریں. پہلی تو وہی ہے جو میں نے ترجمے میں آپ کے سامنے رکھی کہ یہاں ہوائیں مراد ہیں، کہ کبھی ہوا تیز چلتی ہے، کبھی آہستہ چلتی ہے، پھر وہ ہوائیں بادلوں کو لے کے اڑتی ہیں، پھر بادلوں کو چھوٹی چھوٹی بدلیوں میں بدل دیتی ہیں، اور پھر جہاں ضرورت ہوتی ہے وہاں برسنے لگتا ہے. دوسرا اس کا معنی ہے کہ یہاں ایک دوسری تفسیر کی گئی کہ یہ فرشتوں کی صفت ہے، یعنی فرشتے کبھی تیزی سے آتے ہیں، کبھی جلدی اترتے ہیں، اللہ کا حکم سنتے ہیں، حق کو باطل سے الگ کر دیتے ہیں. تیسری اس کی تفسیر ہے قرآنی آیات. اللہ کے نبی پر جب وحی آتی تھی کبھی بہت جلدی جلدی آتی تھی، نئی سے نئی صورت آ رہی ہے روز، اور کبھی بہت دن گزر جاتے کوئی نئی صورت نہ آتی. تو بعض نے یہاں قرآنی آیات بھی مراد لی. اور اسی طرح چوتھا اس کا معنی لیا گیا انبیاء کرام کے نفوس، یعنی نبیوں کو دنیا میں اللہ تعالیٰ کبھی پے در پہ بھیجتا، ایک کے ساتھ ہی دوسرا آ جاتا کوئی کچھ فاصلے کے بعد. لیکن اگر اگلی ساری باتوں کو دیکھیں تو پتہ چلتا ہے کہ یہاں سب سے پہلی تفسیر ہی درست ہے کہ ہواؤں کی قسم ہے. اور عرفا کا جو لفظ ہے نا، ول مرسلات عرفا میں، عرفا خوشبودار کو بھی کہتے ہیں. جب ہوا چلتی ہے تو آپ دیکھا کریں کہاں پھول ہوتے ہیں، کہ ان کی خوبصورتی اور ان کی سمیل جو ہے وہ فضا میں پھیل جاتی ہے. اسی طرح عرف الدیق مرخ کی کلگی کو کہتے ہیں. مرخ کے اوپر ایک سرخ رنگ کی جو چھوٹی سی ٹوپی ہوتی ہے اس کو عرف الدیق کہتے ہیں. اسی طرح گھوڑے کے بالوں کی جو قطار جو گھوڑے کے سر سے لے کے گردن تک اوپر سر پہ بال ہوتے ہیں نا، اس کے لیے بھی عرفل یال کے لفظ آتے ہیں، اور نیکی اور احسان کو بھی عرفہ کہتے ہیں، اسی سے لفظ معروف بھی ہے، امر بالمعروف کے معنوں میں. اب یہاں قسمیں کھا کے کہا کیا گیا؟ ہم دیکھ رہے ہیں کہ جتنا قرآن پاک پیچھے کی طرف جاتا جا رہا ہے وہاں قسموں کے ذریعے سے بات کہی گئی، اور کسی بات سے پہلے قسم کا بیان کرنا، قسم کھانا اس بات کی اہمیت کو واضح کرنے کے لیے ہوتا ہے. اللہ سبحانہ تعالیٰ پانچ قسمیں کھانے کے بعد فرماتے ہیں عذرن او نذرن، پھر دلوں میں یاد ڈالتی ہیں، عذر کی صورت میں یا ڈرنے کی صورت میں. یعنی یہ ہوائیں اللہ کی یاد بھی دلاتی ہیں. کبھی سوچیں کون چلا رہا ہے؟ آپ اپنے کمرے میں جائیں اور آپ کو پنکھا چلتا دکھے، ایئر کنڈیشن سے ہوا آتی دکھے، فوراً آپ سوچ لیں گے کہ کسی نے بٹن دبا دیا ہوگا. یہ نہیں ہو سکتا کہ کوئی نہ دبائے اور یہ سب کچھ جو ہے وہ ہونے لگے. تو ذرا بتائیے کہ جب باہر ہوا چلتی ہے تو اس کا بٹن کون دباتا ہے؟ آپ کہتے ہیں آج ہوا بند ہے، پھر آپ کہتے ہیں آج بڑی اچھی ہوا چل رہی ہے. کیا ہواؤں کا چلنا کبھی ہماری توجہ کو کھینچتا ہے؟ ہم تو اپنے ہی تفکرات میں جیتے ہیں، ہم کھلی ہوا میں سیر کرنے بھی جاتے ہیں، آہیں بھر بھر کے آ جاتے ہیں، پتہ نہیں کیا ہوگا، کدھر سے ہوگا، ایک ہم دل کو لگا ہوا، کوئی دوسرا لگا ہوا، کہیں تیسرا لگا ہوا. اللہ تعالیٰ کہتے ہیں یہ ہوائیں عذرن او نذرن، یا تو انسان کے دلوں میں اللہ کی یاد ڈالتی ہیں اور یا پھر اس کو ڈراتی ہیں. بندے کو اپنے گناہ یاد آتے ہیں، اللہ تعالیٰ کی رحمت یاد آتی ہے، اور اسی طرح اس سے مراد یہ کہ پیغمبروں کے دلوں میں وحی اور لوگوں کے دلوں میں القاء اور الہام ڈالتی ہیں. یعنی لوگوں کے دلوں کے اندر ایک نئی دنیا بسی ہوتی ہے. جب ایک بندہ بہت زیادہ دوسروں سے بے نیاز ہو کر اکیلا باہر نکلتا ہے نا، تو یقین کریں کہ اس کو کئی سہیلیاں مل جاتی ہیں، کبھی ہواؤں کی صورت میں، کبھی بدلیوں کی صورت میں، کبھی پہاڑوں سے وہ باتیں کرتا ہے، کبھی پتوں سے، کبھی درختوں سے باتیں کرتا ہے. کہا کہ اتنی پیاری ذات جو ان سب کو بنا کے چھپ گئی، کیا تمہیں ان چیزوں سے وہ یاد نہیں آتی؟ بن دیکھے تم رب کو نہیں مان سکتے؟ کیا اس چلتی ہوئی ہوا کو دیکھ کر تمہیں ڈر نہیں لگتا؟ حضرت عائشہ رضی اللہ عنہ فرماتی ہیں کہ جب ذرا تیز ہوا چلتی تو اللہ کے نبی صلی اللہ علیہ وسلم کا چہرہ متغیر ہو جاتا، فیس کا کلر چینج ہو جاتا. میں کہتی کہ اللہ کے نبی، لوگ تو ہواؤں کو چلتا دیکھ کر خوشی محسوس کرتے ہیں اور آپ گھبرا جاتے ہیں. تو آپ کہتے کہ عائشہ، ایک قوم تھی کہ جس پر اللہ تعالیٰ نے ایک انگوٹھی کے حلقے کے برابر ہوا چھوڑی تھی، یعنی صرف اتنا سا دروازہ کھولا تھا اپنی ہواؤں کا، اور اس کی وجہ سے وہ قوم جو تھی وہ نیست و نابود ہو گئی. قوم عاد کی طرف اشارہ ہے. مجھے ڈر لگتا ہے کہ کہیں ہم پہ بھی وہ ہوا تو نہیں چھوڑ دی جائے گی. اور جب بادل برسنے شروع ہو جاتے تو پھر آپ مطمئن ہوتے ہیں کہ یہ عذاب کی ہوا نہیں تھی بلکہ یہ رحمت کی ہوا تھی. عذرن او نذرا، کبھی سوچا کرے کس نے ہواؤں کو کنٹرول میں کیا ہوا؟ کوئی ہوا اپنی مرضی کرتی ہے؟ یہ مستی ہے. کائنات کی ہر چیز اللہ کے آگے جھکی ہوئی ہے، جہاں جتنا اللہ تعالیٰ اس کو کھولتے ہیں وہ اتنا ہی رہتی ہے. یہ الگ بات ہے کہ جب انسان نافرمانیاں کرتے ہیں تو اللہ تعالیٰ انہی نعمتوں میں سے کسی ایک کے بند کھول دیتا ہے، کبھی طوفان کی صورت میں، کبھی سیلاب کی صورت میں، اور کبھی آندھیوں کی صورت میں. اللہ تعالیٰ یقین دلا رہے ہیں کہ انما توعدون لواقع، البتہ جس کا تم سے وعدہ کیا جاتا ہے وہ تو واقع ہو کے رہے گا. پانچ چیزوں کی قسم کھا کر شہادت کے طور پر اب اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو قیامت آ کے رہے گی. کون سے وعدوں کا ذکر ہے؟ قیامت کے آنے کا ذکر ہے. تم مرو گے، مرنے کے بعد تم اپنے حساب سے ملاقات کرو گے. جس طرح ہوائیں کبھی خوشی کا سبب بنتی ہیں اور کبھی رنج کا سبب بنتی ہیں، اسی طرح وہ قیامت یا تو کسی انسان کی خوشیوں میں اضافہ کر دے گی یا کسی کے غموں کو بڑھا دے گی. پھر آگے قیامت کا کچھ منظر ہے. فَإِذَا النُّجُومُ طُمِسَتْ، اور جب ستارے بے نور ہو جائیں گے، تم سے تو میم سین مٹا دینا، ربنت میں اس کے لفظ ایک پیچھے دعا میں گزر چکے، حضرت موسیٰ علیہ السلام نے یہ بد دعا کی تھی اس قوم کے لیے، بالکل فیچرز کا ختم ہو جانا. یہاں مراد کیا ہے؟ کیا جو چمکتے ہوئے ستارے دکھتے ہیں کل وہ بالکل بے نور ہوں گے. کیوں؟ جس سورج سے وہ روشنی لے رہے تھے وہ سورج ہی بے نور ہو گیا، تو پھر اس کے بعد ان ستاروں میں روشنی کہاں ہوگی؟ ذرا تصور میں لائیں، اندھیری رات ہے، کھلا آسمان ہے، اور آسمان پہ ایک بھی ستارہ نہیں ہے، کیسا لگے گا؟ خوف آئے گا نا، یہ تو اللہ تعالیٰ نے انسان کے اوپر رحم کیا کہ کالی رات کے اندر ستارے جھاڑ دیے تاکہ انسان اس کو دیکھ کر خوشی منائے، لیکن قیامت کے آتے ہی ستارے سب جھڑ جائیں گے، جیسے آپ کے ٹکے ہوئے ستارے، موتی، مقیش، تھوڑے سے استعمال کے بعد وہ جھڑنے لگتے ہیں، اس طرح آسمان کے اوپر سے یہ جھڑ جائیں گے۔ وَإِذَا السَّمَاءُ فُرِجَتْ، اور جب آسمان کو پھاڑ دیا جائے گا، فُرِجَتْ فرج سے، فاراجیم سوراخ کو کہتے ہیں، یعنی آسمان جو آج کتنا سٹریٹ دکھتا ہے، یہ جگہ جگہ سے پھٹا ہوا ہوگا، ادھڑا ہوا ہوگا، کوئی پرانا کپڑا یاد کریں، کثرت استعمال سے کوئی چادر سر پہ لیتے ہی ایسے تار تار ہو گئی۔ آج تو یہ آسمان ہمیں کتنا خوبصورت لگتا ہے، لیکن اللہ کا جب حکم آئے گا تو یہ چیتھڑے چیتھڑے بن جائے گا، جگہ جگہ سے ٹوٹے گا۔ آج سائنس نے بھی اس چیز کو ثابت کر دیا، اور روایات سے بھی یہ بات پتہ چلتی ہے کہ آسمان کے اندر دروازے ہیں، راستے بھی ہیں، ہمیں بہت سموتھ دکھتا ہے لیکن اس کے اندر راستے ہیں، اسی سے انسان کے عمل اوپر جاتے ہیں، اس کی روح اوپر جاتی ہے، دعائیں قبول ہوتی ہیں جو اوپر جاتی ہیں، قیامت کے دن یہ ساری ادھڑ کے رہ جائے گی۔ کبھی آپ نے کوئی چھت دیکھی ہو ادھڑی ہوئی یا گری ہوئی چھت دیکھی ہوگی، اس کا تصور کر لیں۔ وَإِذَا الْجِبَالُ نُصِفَتْ، اور جب پہاڑ ریزہ ریزہ کر کے اڑا دیے جائیں گے، نصفت، نون سین فا، نصفہ کہتے ہیں کسی چیز کا اکھڑنا اور جڑ سے کاٹنا، نصف الحب کہتے ہیں کہ اس نے غلے کو چھاج میں چھانڈنا، یعنی اتنا زبردست دھماکہ ہوگا کہ آج جو پہاڑ ہمیں اتنے بڑے بڑے لگتے ہیں، کل قیامت کے دن ایسے ہوں گے جیسے چھاج میں ڈالی ہوئی گندم۔ سوچیے ذرا کیسا وقت ہوگا وہ کہ قیامت کے دن یہ پہاڑ چھوٹے چھوٹے ذرات میں بدل جائیں گے، چورا چورا ہو جائیں گے۔ آپ نے کبھی کوئی ایکسیڈنٹ ہوتا ہوا دیکھا ہوگا، بڑی سپیڈ کے ساتھ گاڑی آ رہی ہوتی ہے، دوسری طرف سے بھی ہنستے بولتے اس طریقے سے کہ جیسے کچھ ہونا ہی نہیں، اور پھر ایک ایسا دھماکہ ہوتا ہے، دو گاڑیاں ٹکراتی ہیں اور وہ گاڑیاں یوں جیسے پسی ہوئی کوئی چیز ہوتی ہے وہ بن کے رہ جاتی ہیں، جھٹکے سے لگی اور زور سے لگی۔ یہ آسمان اور زمین بھی دو گاڑیاں ہی ہیں، یہ مسلسل حرکت میں ہے، سائنس نہ کہتی تو ہم کبھی نہ مانتے، لیکن اس وقت بھی ہم موو کر رہے ہیں، جب ہم نے بات شروع کی اور اب تک ہم زمین کے اندر کتنی زیادہ کتنی مسافت طے کر چکے۔ اب آپ سوچیں کہ یہ دو بڑی سپیڈ سے چلنے والے جو پہیے ایک دم ٹکرائیں گے، تو اس کے نتیجے میں کیا ہوگا؟ جبال نصفت، وَإِذَا الرُّسُلُ اُقِّتَتْ، اور رسولوں کی حاضری کا وقت آ پہنچے گا، ایک دم قیامت کے میدان سے اللہ تعالیٰ نے حساب کے میدان میں کھڑا کر دیا۔ اقیتت کا جو لفظ ہے نا، یہ اصل میں وقیتت ہے، وقت سے، جیسے اردو میں ہم بولتے ہیں نا وقت، اشارہ ہے اس میں اس گواہی کی طرف جو قیامت کے دن انبیاء کرام سے لی جائے گی، کہ آؤ بھائی بتاؤ کیا کر کے آئے ہو۔ یہی وہ گواہی تھی جس کے لیے رسول ساری زندگی کوشش کرتے رہے اور ڈرتے رہے، خوف زدہ رہے کہ کیا واقعی ہم نے اللہ کا حق ادا کر دیا کہ نہیں کیا۔ تو رسولوں کو میدان محشر میں کھڑا کیا جائے گا، اور کیا ہوگا؟ لِأَيِّ یومٍ اُجِّلَتْ، بھلا کس دن کے لیے ان امور میں تاخیر کی گئی، یعنی اتنی دیر سے یہ وقت کیوں روکا ہوا ہے؟ اللہ کے نبی جب کہتے تھے کفار کو کہ قیامت آئے گی، حشر نشر ہوگا، تو کہتے تھے کب آئے گی؟ بار بار قرآن پاک میں ان کا یہ مطالبہ ہے، متل قیامہ، یا ایک جگہ آتا ہے کہ یَسْأَلُونَكَ عَنِ السَّاعَةِ، آپ سے قیامت کے بارے میں پوچھتے ہیں، ہاں؟ تو اللہ تعالیٰ کہتے ہیں یہی دن ہے نا جس کے شور مچاتے تھے، بہت باتیں کرتے تھے کب آئے گی، کیا ہوگی، آ گئی آج۔ آپ دیکھیے کہ کوئی بھی کام جو ہونا ہوتا ہے نا، وہ ایک وقت آتا ہے تو ہو ہی جاتا ہے۔ اللہ تعالیٰ کہتے ہیں کہ آج وہ وقت آ گیا، لیاؤ مل فصل، فیصلوں کا دن، قیامت کا دن، اور تمہیں کیا پتا کہ وہ قیامت کا دن کیا ہے؟ وما ادراک ما یوم الفصل، اور آپ کیا جانے کہ وہ فیصلے کا دن کیا ہوگا؟ آپ تو اس کو کھیل سمجھتے ہیں، آپ تو اس کو بڑا ہلکا معاملہ سمجھتے ہیں، لیکن اصل بات کیا ہے کہ ویل یومئذ للمکذبین، वही है, तबाही है, हलाकत है उस दिन छुटलाने वालों के लिए। ये है इस आयत का थीम नुक्ता, थीम पॉइंट यही है। बार बार तकरार देखेंगे आप इस आयत की, तकरीबन 9 दफा यह आयत आएगी कि क्यामत के दिन छुटलाने वालों के लिए वईल है। पहली बात है कि वईल क्या है। वईल के बारे में मुख्तलिफ बातें हमें अहादीस से मिलती हैं। इसका लफ्जी माना होता है हलाकत, तबाही, खराबी। इतना ही काफी था, लेकिन बार बार उसको अल्लाह ताला पेश करते हैं। मुस्नद अहमद की रिवायत है कि जहन्नुम में एक वादी ऐसी है कि जिसमें मुनकिर 40 बरस तक गिरता जाएगा, फिर उसकी तह में पहुंचेगा। आप कभी किसी को सीढ़ी से गिरता देखें, या आप खड़े हों कहीं और आपके सामने कोई नीचे गिरे, कैसा लगता है? खुद गिरना तो छोड़िए, दूसरे को गिरता देखकर दिल बैठने लगता है। एक दोस्त हैं तो वो अबू धाबी में रहती हैं, शारजा में गालिबन, काफ़ी 40 40 समथिंग फ्लोर पे उनका घर है। तो हम जब देखने गए तो ऊपर से हमने नीचे देखा तो बिल्कुल गाड़ियाँ छोटी छोटी दिख रही थी। तो उन्होंने एक एक्सपीरियंस शेयर किया कि किसी दिन वो अपनी टेरेस में बैठी हुई थी बालकनी में, तो वो कह रही हैं कि नीचे मैंने देखा कि कोई गाड़ी बहुत मस्ती से, यानी लड़का था कोई और बड़ी तेज़ी से गाड़ी चला रहा था। तो देख के एकदम कहती मेरे दिल में हौल आया कि ये बच्चा कितनी तेज़ी से गाड़ी चला रहा है। कहती अभी ये करके सुन के ज़रा हम पीछे हुए तो ज़ोरदार धमाका हुआ। हमने जाके देखा तो हुआ क्या कि उसी के साथ रोड के एक दूसरी बिल्डिंग बन रही थी, और बिल्डिंग को बनाने वाले ने क्रेन के अंदर एक बड़ी सी सिल रखी हुई थी। वो कई बिल्डिंग में जाके लगनी होगी, वो क्रेन के हाथों से सिल छूट गई और वो उसी गाड़ी की छत के ऊपर पड़ी। और वो कहती कि वो यूं फ्लैट हुई हुई थी जैसे डब्बे का डब्बा। कहती हम सोच भी नहीं सकते थे जब नीचे जाके देखा कि ये चंद मिनट पहले गाड़ी वाला इतनी तेज़ी से गाड़ी चला रहा था। यानी वो मंजर सोच के भी इंसान का दिल हौलने लगता है कि जब कोई गिरता है। तो इतनी गहरी वादी कि जहाँ 40 साल तक कोई गिरता रहे और लुढ़कता ही जाएगा। इब्ने मसूद रजी अल्लाह अन्हु कहते हैं, जहन्नुम के अंदर की वादी जहाँ जहन्नमियों का कज लहू और पीप जमा होता रहेगा। मैं इसको कैसे समझती हूँ? जैसे हमारे मुल्कों में गंदे पानी के नाले, कभी आपने शहरों के साथ साथ नाले देखे होंगे, स्याह, गंदे, बदबूदार, सारे शहर का सीवरेज सिस्टम उसमें होता है, गंदगी के साथ बारिश का पानी और इधर उधर से सड़कों से जो पानी जाता है वो इतने बड़े बड़े होते हैं बाज़ दफ़ा कि उसके साथ रहना मुहाल होता है, मच्छर और गंदगी। इसी तरह जब जहन्नुम में जब लोग जलेंगे ना, तो उनके जिस्मों से खून निकलेगा, पस निकलेगी, वो सारी जिस जगह जमा होगी उस वादी को वईल कहते हैं। सोचिए कोई हॉस्पिटल का वार्ड सोच लें, बाज़ दफ़ा जहाँ मरीज जले हुए पहुँचते हैं तो उनके जिस्म से पस निकालने के लिए ख़ास किस्म की ड्रेनेज होती है, उनके जिस्म के साथ ऐसी पाउचिस लगा दी जाती हैं जैसे खून, गंदगी और पेशाब आता है। ऐसी तमाम चीज़ों को इमेजिन करके देख लीजिए तो ये है वईल की वादी। इसी तरह अता बिन जस्सार कहते हैं, वईल जहन्नुम के कच लहू की वादी जिसमें पहाड़ भी छोड़ दिया जाए तो पिघल जाएगा। यानी इतनी गर्म है कि बड़ा पहाड़ उसके अंदर गिरे तो वो पिघल जाएगा। मिलेगी किसको? पहले तो दुआ करें कि अल्लाह हमें उनमें ना करें। लिल मुकज़्ज़िबीन, छुटलाने वालों को। हम तो ये सोच रहे थे कि लिल काफिरीन, जहाँ जहन्नुम की बात आती है ना हम कहते हैं ये काफिरों की बात है, काफिर जाएंगे जहन्नुम में, हम क्यों? हालांकि मुकज़्ज़िब कौन होता है? ये काफिर नहीं होता। देखिए एक लफ्ज़ है कुफर, टू डिनाई, नहीं मान रहे, मुझे नहीं मानना, मेरे पे कोई उम्मीद ना रखिएगा, टोटल डिनायर, ठीक है पीछे हो जाओ। एक शख्स वो है जो कहता है नहीं आई विल डू, पूरा ट्रस्ट देता है, पूरी उम्मीद दिलाता है और ऐन वक्त पे पीछे हट जाता है कि मुझे तो नहीं करना। इसको यूं समझे कि एक पायलट की सीट पे बैठ जाए कि मैं जहाज चलाऊंगा और ऐन बुलंदी पे पहुंच के हट जाए कि मुझे नहीं चलाना। अब उसका बैकअप है कुछ, उसको छोड़ दे। सोचे कि जब कोई बंदा कुछ कहता है कि मैं करूंगा और नहीं करता, अपनी सीट छोड़ देता है, अपनी जॉब को पूरा नहीं करता, इसी तरह हर वो बंदा जो जुबान से कहता है कि ला इलाहा इल्लल्लाह, अल्लाह मैं तुझे एक मानूंगा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह, लेकिन जूं ही अमल की बात आती है तो कहता नहीं अभी नहीं, अभी नहीं। सिर्फ इस लफ्ज़ मुकज़्ज़िब को अपने नोट्स में लिखें और इसको चेक करें अपने नाम के साथ, एक दिन में कितनी बार अल्लाह के हुक्मों को झुठलाती हूँ मैं, ना मानू वाला रवैया, मुझे नहीं मानना, कितनी दफा हूं निकलती है, हाँ देखेंगे, कितनी दफा गर्दन आगे हिलती है और कितनी दफा दाएं से बाएं हिलती है, एक दिन में अल्लाह के कितने हुक्मों को डिनाई करते हैं, इबादात में, मामलात में, डीलिंग्स में, हालात में, अपनी जात पे, अपने इस जिस्म पे, ये 5 फुट का जिस्म ही है ना, हमसे यही नहीं संभल रहा, ये छोटा सा दिल एक मुट्ठी में कोई लेके मसल दे तो उसका कचूमर निकल जाए, ये दिल नहीं मानता ना। अल्लाह कहते आए ऐसे लोग, वही लुई यौम इज़े लिल मुकज़्ज़िबीन, ऐसे झुटलाने वालों के लिए तबाही है, हलाकत है, बर्बादी है, अलम नुहलिकिल अव्वलीन, क्या हमने पहले लोगों को हलाक नहीं किया, यानी तुम किस खेत की मूली हो, तुम अगर झुटलाते हो तो क्या तुमसे पहले दूसरे लोग नहीं झुटलाए गए, क्या तुम आज मक्का में अगर अल्लाह के नबी को झुटलाते हो, या आज के दौर का अगर मुसलमान या आज के दौर का काफिर अगर झुटलाता है, तो क्या तुमने ये नहीं देखा कि तुमसे पहलों को हम नहीं झुटला चुके। अव्वलीन कौन है? वो लोग जिनका तारीख में रिकॉर्ड ही नहीं है, पुराने लोग, पिछले दौर के लोग, जिनको आज हम जानते ही नहीं, जिनके नाम निशान को नहीं जानते। सुम्मा नुतबिउहुमुल आखिरीन, फिर इन्हीं के पीछे बाद वालों को चलता करेंगे। ये आखिरीन कौन है? दरमियाने दौर के लोग, कौम आद, समूद, अंबिया कराम के लोग, जिन्होंने मुख्तलिफ अदवार में नबियों को छुटलाया, हर दौर की तकजीब करने वाली कौम। इसी तरह फरमाया, कज़ालिक नफ़अलु बिल मुजरिमीन, इसी तरह हम करेंगे मुजरिमों के साथ। यहाँ मुजरिमीन से कौन मुराद है? अहले मक्का और क़यामत तक आने वाले लोग। अगर आप देखें तो यहाँ इंसानों को 3 गिरोहों में बांटा, अव्वलीन कौन है? जिनका रैकेट ही नहीं, पता नहीं किधर गए, आज कोई इनका नाम भी नहीं जानता, अपने दौर में बड़ी चीज़ बनते थे। दूसरे अल आखिरीन, ये वो लोग हैं जिनका रैकेट मौजूद है। इस्लामी इस्तेलाह में आप देख लें तो इससे आपको हज़रत नूह से लेके हज़रत ईसा अलैहिस्सलाम के फॉलोअर्स तक की बात मिलेगी। और तीसरा अल मुजरिमीन, अल्लाह के नबी के दौर के लोग और उसके बाद के। क्यों तीनों को लख लख किया एक ही जगह, सबके साथ क्यों नहीं कह दिया कि हम पकड़ लेंगे उनको? इसलिए कि हर बंदे का इंजाम उसके हालात के मुताबिक होगा। वैलु यौम इज़िल मुकज़्ज़िबीन, हलाकत है, बर्बादी है छुटलाने वालों के लिए। अलम नखलुक्कुम मिन माइन महीन, क्या हमने तुम्हें हकीर पानी से पैदा नहीं किया था? ये है तुम्हारी औकात, गंदे हकीर पानी से। किसको कहा जा रहा है? हम सबसे कहा जा रहा है, हजरत इंसान से कहा जा रहा है कि तुम बने किसके हो, ना सोने के ना चांदी के, बने भी किस चीज के हो? तो माइन महीन, महीन इसलिए कि कोई उसको देखना भी गवारा नहीं करता। फजालना हुफी करारे मकीन, फिर हमने उसको कर दिया एक महफूज जगह में। यहाँ करारे मकीन से मुराद है माँ का वूम, रहम, यूट्रस, जहाँ बच्चा पैदा होता है या बच्चा परवरिश पाता है। मकीन कहते हैं महफूज और पुख्ता जगह को, लफ्ज़ मकान भी इसी से, इज्जत और मर्तबे के लिए भी यही लफ्ज़ इस्तेमाल होता है। अब देखिए यहाँ माँ के यूट्रस को क्या कहा गया, बहुत स्ट्रॉन्ग जगह। आज डॉक्टर्स ने ये चीज़ साबित कर दी कि माँ का जो रहम होता है ना, वो असाब और मसल्स के एतबार से बहुत स्ट्रांग होता है, इतना फ्लेक्सिबल होता है कि बच्चा बढ़ता है तो माँ का पेट भी साथ साथ बढ़ने लगता है, प्रेगनेंसी के बाद दोबारा अपनी जगह पे आ जाता है, इतनी उसके अंदर इलास्टिसिटी और लचक होती है। और उस महफूज जगह में अल्लाह ताला एक बच्चे को रखता है, हम सबको रखा, हमें से किसी को भी याद नहीं होगा जब हम अपनी माँ के रहम में थे, लेकिन अल्लाह कहता है याद करो, आज तुम्हारा गुजारा ही नहीं होता, इतनी बड़ी दुनिया में भी तुम चैन नहीं लेते, इतना बड़ा घर है फिर भी कहते हो छोटा है, इतनी दुनिया है फिर भी छोटी है, याद तो करो तुम एक काली कोठरी से होके आए हो, कोई खिड़की नहीं, कोई दरवाज़ा नहीं, कोई उस पर पेंट नहीं, कुछ नहीं, एक बार नुतफा माँ के रहम में पहुँच जाता है ना तो दरवाज़ा बंद हो जाता है, फिर नहीं बाहर आता, आगे क्या हो रहा है किसी को नहीं पता, डॉक्टर सिर्फ एक लफ्ज़ लिख देते हैं। मैंने खुद जब ये पढ़ा मज़मून, अल्लाह जाने आप तो कुछ और भी तहकीकात हो गई होंगी। पूरे मराहल साइंस में पढ़ाते हैं, जायगोट बनने तक, पीछे ये हुआ, उसके बाद ये हुआ, स्पर्म मिला, फिर जब जायगोट बना, फिर उसके एक से दो सेल हुए, और उसके बाद फिर बुक्स में लिखा होता है इसके बाद क्या हुआ, पानी कैसे हड्डियों में बदल गया, पानी कैसे बालों में बदल गया, पानी स्किन में बदल गया, नाखूनों में बदल गया, हमें नहीं पता, कुछ अंदर हो रहा है। फिर उसके बाद डायरेक्ट वो डिलीवरी पे आ जाते हैं। अब कुछ और रिसोर्सेज हो गए होंगे, लेकिन अल्लाह ताला कह रहे कौन कर रहा है ये अंदर, इला कदर मालूम, एक मुकर्रर वक्त तक। ये कौन सी कदर मालूम है, बच्चे की डिलीवरी का वक्त, कब बच्चा पैदा होगा, मुद्दत मुराद है। जब अल्लाह का हुक्म आ जाता है ना, कोई डॉक्टर नहीं रोक सकता। बाज़ दफ़ा 9 महीने हो चुके हैं, ऊपर वक्त गुजर चुका है, डॉक्टर कह रहे हैं सुबह है या रात है, नहीं पता, माँ एक एक पल गिनती है, नहीं पता चलता सुबह होगा रात को होगा, कई कई घंटे बाज़ दफ़ा दर्द होते हैं और बाज़ दफ़ा दर्द नहीं होते, और अंदर ये सब कुछ बन जाता है। इसी तरह कदर मालूम का एक और मतलब ये है कि बच्चे की अंदर शक्ल कैसी बन रही है, नाक कैसा होगा, उंगलियां कैसी होंगी, उसकी पोरे, उसके फिंगरप्रिंट्स, होंठ, ये सब कौन बना रहा है, कभी किसी माँ ने बनाए? कभी आपने बैठ के कोई अंदर कोई इंस्ट्रक्शन भेजी कि बच्चे का रंग गोरा हो, हाँ, आंखें ऐसी हों, कान ऐसे हों, कितनी प्यारी तस्वीर बन के निकलती है, कभी सोचे तो सही, ये कौन कर रहा है? अल्लाह ताला करे फ़कदर ना, हमने किया है, हम ये अंदाजे मुकर्रर करते हैं, फ़नेमल क़ादिरून, और कितने प्यारे हैं हम अंदाज़ा मुकर्रर करने वाले। जो बच्चा अल्लाह बना के भेजता है, कभी किसी दूसरे को कह दे बना के दिखाए, लोगों की तस्वीरें देखे, किसी की नाक टेढ़ी, किसी की पलकें टेढ़ी, किसी की भवें टेढ़ी। अब देखिए कि बच्चे की कैफियत क्या होती है, इस तरीके से मासूमियत इन बच्चों के चेहरों पे देखिए, हाथ देखे मुड़े हुए, घुटने मुड़े हुए। मैं सोचती हूँ कि सिर्फ बच्चे को माँ के पेट में बनता देखकर ही बंदा रब को पहचान ले। लेकिन वैलुन यौम इज़िल मुकज़्ज़िबीन, हलाकत है, तबाही है उस दिन झुटलाने वालों के लिए। इतनी प्यारी तस्वीरें बना के कोई जलाना चाहेगा? एक माँ इतने प्यार से बच्चे को पैदा करे और फिर तंदूर खोले, ओवन खोले और उसमें बच्चे को डाले, आप सारे ही अपने दिलों से पूछ लें, फिर आप सोच सकते हैं कि अल्लाह ताला जब इंसानों को जहन्नुम में डालेगा तो क्या इसमें अल्लाह का इरादा है? अल्लाह ताला चाहते हैं कि इनको आग में डालूं, फेंको इनको, मारो इनको? ये इंसानों की औकात है, ये इंसान ऐसा करते हैं। अभी तक आप देखें कि हमारे सबक में गिनिए ज़रा कितनी दफ़ा आया है वैलुन यौम इज़िल लिल मुकज़्ज़िबीन, आयत नंबर 15 में है, फिर आयत 19, और उसके बाद आयत 24 में। बस यहाँ पे रुक के गौर करिए, तीन दफ़ा तकज़ीब की बात है, अकेले बैठ जाइएगा और अपने रोज़ो शब का हिसाब लेके देखें, सिर्फ एक दिन की तकज़ीब और झुटलाने को जमा कर लें और फिर गौर करें कि कितनी दफ़ा दिन में डांट पड़ती होगी कि वही लुई यौम इज़िल मुकज़्ज़िबीन। यहाँ तक तिलावत सुनते हैं और अपना मुहासबा करेंगे। بسم الله الرحمن الرحيم والمرسلات عرفا فالعاصفات عصفا والناشرات نشرا فالفارقات فرقا فالملقيات ذكرا عذرا أو نذرا إنما توعدون لواقع فإذا النجوم طمست وإذا السماء فرجت وإذا الجبال نسفت وإذا الرسل أقتت لأي يوم أجلت ليوم الفصل وما أدراك ما يوم الفصل ويل يومئذ للمكذبين ألم نهلك الأولين ثم نتبعهم الآخرين كذلك نفعل بالمجرمين ويل يومئذ للمكذبين ألم نخلقكم من ماء مهين فجعلناه في قرار مكين إلى قدر معلوم فقدرنا فنعم القادرون ويل يومئذ للمكذبين